सागर सरी चोखो माया तिमीलाई दिउँला सागर सरी चोखो माया तिमीलाई दिउँला यो जानले साथ दिए तिमी सँगै जिउँला तिम्रो नभई मरे छु भने अर्को जुनी लिउला सागर सरी चोखो माया तिमी लाई दिउला सागर सरी चोखो माया तिमी लाई दिउला यो जानले साथ दिए तिमी सँग जिउला सागर सरी चोखो माया तिमीलाई दिउँला आहु पसन छेवैमा मिठा मिठा कुरा गरूं आहु पसन छेवैमा मिठा मिठा कुरा गरूं बरसों देखी साथी एका रहर हर पुरा साथ पाए पछि हसी खुशी जिउला तिम्रो नभई मरे छु भने अर्को जुन लिउला तिमी सँगै जिउला सिलसिला सिलसिला सागर सरी चोखो माया तिमीलाई दिउँला